सुमता हरेक जुनी तिम्रो लागि हुमता खोज्दै खोज्दै आउँछु तिमी भए पनि जहाँ तिमी जस्ती साथी गुमाए मैले बच्न सकुला र कहाँ बच्न सकुला र कहाँ मेरी सानो ते मनमा छु म त हरेक जुनी तिम्रो नै हुँ म त खोज्दै खोज्दै आउँछु तिमी भए पनि जा तिमी जस्ती साथी गुमाए मैले बच्न सकुला र कहाँ बच्न सकुला र कहाँ बच्न सकुला र कहाँ सकुला रखा